अब्दियत और रिसालत में फर्क मरातिब। तीसरी बात जो बहुत काबिल लिहाज है वो ये है कि ये जो मकाम अरूज है जिसका जिक्र सूरह बनी इसराइल की पहली आयत में हो रहा है, इसमें हुजूर सल्लल्लाहु अलैहि वसल्लम की दो नस्बतों में से जिसका हवाला दिया जा रहा है वो नस्बत रिसालत नहीं है बल्कि नस्बत अब्दियत है। वैसे भी आम तौर पर कुरान मजीद में जहाँ अल्लाह ताला की इनायत खसूसी और शफकत खसूसी का इजहार होता है वहाँ आप सल्लल्लाहु अलैहि वसल्लम की नस्बत अब्दियत का जिक्र मिलता है, जैसे हमने यहाँ देखा या जैसे अगली सूरतुल कहफ में है। अल्हम्दुलिल्लाहिल्लज़ी अंज़ला अला अब्दिहिल किताब वलम यजअल लहू इवजा, और जैसे सूरतुल फुरकान में है तबारकल्लज़ी नज़ला अल-फुरक़ान अला अब्दिही लियकून लिलआलमीन नज़ीरा। इसी तरीके से सूरतुन नज्म में है फाउहा इला अब्दिही मा औहा। इसी तरह यहाँ है सुबहानल्लज़ी बिअब्दिही लैलन मिनल मस्जिदिल हराम इलल मस्जिदिल अक्सा। यहाँ ये नुक्ता जान लीजिए कि नस्बत अब्दियत बालातर है नस्बत रिसालत से, और अगर इसे सूफिया की इस्तिलाह से समझे तो वो ये है कि नस्बत अब्दियत एक अरूजी नस्बत है जबकि नस्बत रिसालत एक नजूली नस्बत है। अगर आप इस अम्र को जहन में रखेंगे तो बात आसानी से समझ में आ जाएगी कि हजरत मूसा अलैहिस्सलाम को जब पहली वही हुई या आप अलैहिस्सलाम अल्लाह ताला से मुखातिबा या मुकालमा से जो मुशर्रफ हुए तो आप कोहेतूर पर थे, बुलंद मकाम पर थे, और उससे आला मकाम क्या होगा कि अल्लाह ताला से बिला वास्ता गुफ्तगू हो रही है, दरमियान में कोई वास्ता हाइल नहीं है। कुरान हकीम के अल्फाज हैं वकल्लम अल्लाह मूसा तकलीमा, और अल्लाह ताला ने मूसा अलैहिस्सलाम से कलाम फरमाया जैसे कि कलाम किया जाता है। यहाँ मूसा अलैहिस्सलाम क्या है? अब्द हैं, और जब रिसालत का हुक्म मिला तो फरमाया गया इذهب الى فرعون انه طغى, जाओ फिरौन की तरफ बेशक वो बहुत सरकश हो गया है। अब हजरत मूसा अलैहिस्सलाम पहाड़ से उतरेंगे तो फिरौन की तरफ जाएंगे, किसी के पास से कोई जाता है तो उसकी तरफ पीट करके जाता है, जब उसके सामने दस्तबस्ता खड़ा होता है तो उसके हुजूर में है, मुवाजह कर रहा है, फेस टू फेस है, तो गौर कीजिए कि कौन सी नस्बत बालातर हुई। जाहिर है कि नस्बत अब्दियत जिसमें रुख अल्लाह की तरफ होता है जबकि रिसालत एक फर्ज मनसबी है कि जाओ अदा करो, उसका रुख मखलूक की तरफ होता है। मौलाना रूम रहमतुल्लाह अलैह ने इसको एक तमसील के पैराए में बड़ी खूबसूरती से बयान किया है। असल में उन हकायक को जानने वाले ये सूफिया ही हैं। ये न फुकाह का दायरा है न मुहद्दिसीन की दिलचस्पी का मैदान, इसलिए कि हर एक के अपने अपने दायरे हैं और इन दायरों में सब ने अपने अपने काम किए हैं। ये तमाम असाब हमारे मोहसिन हैं, लेकिन हर तबके का अपना अपना जोक और अपना अपना मैदान फील्ड है। चिनाच अब्दियत और रिसालत में फर्क मरातिब हमारे सूफिया ने कायम किया है। मौलाना रूम रहमतुल्लाह अलैह ने इसके लिए बारिश की मिसाल दी है। हमारी दुनिया में बारिश का जो निजाम चल रहा है वो ये है कि समंदर से बुखारात उठ रहे हैं, ये अरूज है। बुखारात नहायत लतीफ हालत में है, नहायत पाक और साफ है। इस अमल तबखीर के जरिए तथीर हो रही है, पानी को भाप बनाया जा रहा है। इसमें जाहिर है कि कसाफत तो साथ नहीं जाएगी, पानी इंतहाई लतीफ और पाक और साफ सूरत में ऊपर जा रहा है। ऊपर जाकर इन बुखारात ने बादलों की शक्ल इख्तियार कर ली, हवाओं के दोष पर ये बादल फिजा में तैरते हैं, फिर बारिश बनकर वही पानी जमीन पर नाजिल हो रहा है। अब इस नजूल बारिश से क्या होगा? पहले वो पानी फिजा को धोएगा, इस अमल में फिजा की कुछ न कुछ कसाफत बरसते पानी में शामिल हो जाएगी, फिर वो बारिश जमीन तक पहुंचेगी और जमीन को धोएगी, इस मरहले पर कुछ मजीद कसाफतें उसमें शामिल हो जाएगी। ये पानी नदियों नालों और दरियाओं से होता हुआ फिर समंदर में पहुंचेगा, अब वो सारी कसाफतें समंदर में रह जाएगी और फिर वही पानी लतीफ और पाक साफ होकर बुखारात की सूरत में आसमान की तरफ उठ जाएगा। ये अरूज है और वो नजूल है। नजूल से फिजा और जमीन की सफाई हो रही है जबकि अरूज में पानी की अपनी सफाई होती है। अरूज और नजूल का यही साइकिल अब्दियत और रिसालत के माबेन चलता है। रात को अल्लाह का बंदा उसके हुजूर में खड़ा है, ये किसकी सफाई है, अपनी किस चीज से सफाई है, ये मैं बाद अर्ज करूंगा। इसको कहीं अपनी कसाफतों पर कयास न कर लीजिएगा, वो कसाफतें उन हस्तियों के कहीं आसपास भी नहीं होती। गर हिफ्ज मरातिब न कुनी जिंदगी, लेकिन दिन के लिए क्या हुक्म है? अब नजूल का मरहला है, जाओ लोगों की तरफ, उन्हें अल्लाह का पैगाम पहुंचाओ, ان کو اللہ کے راستے کی طرف پکارو. یہ کام منصب رسالت سے تعلق رکھتا ہے. مکہ کے مشرکانہ ماحول میں نبی اکرم صلی اللہ علیہ وسلم توحید کی دعوت پہنچا رہے ہیں, مجموع میں قرآن پیش فرما رہے ہیں, گھروں پر دستک دے رہے ہیں, در بدر تشریف لے جا رہے ہیں, لیکن ہو کیا رہا ہے؟ یہی کہ کسی نے استہزاء اور تمسخر کیا, کسی نے گالی دے دی, کسی نے شاعر کہا, کسی نے مجنون و دیوانہ کہا, تو کسی نے شاعر اور جادوگر کہہ دیا, کسی نے کاہن کہہ دیا. ان باتوں سے قلب محمد صلی اللہ علیہ وسلم میں کچھ قدورت پیدا ہوتی ہوگی یا نہیں؟ آپ صلی اللہ علیہ وسلم کی طبع مبارک کو رنج پہنچتا ہوگا یا نہیں؟ یہ اثرات بالکل مترتب نہ ہو, یہ ناممکن ہے. اسی لیے تو قرآن مجید میں مختلف اسالیب سے حضور صلی اللہ علیہ وسلم کو تسلی دی جاتی رہی ہے. جیسے فرمایا گیا, وَلَقَدْ نَعْلَمُ إِنَّهُ لَيَحْزُنُكَ الَّذِي يَقُولُونَ, ہمیں بخوبی علم ہے کہ آپ صلی اللہ علیہ وسلم کی طبیعت پر ان کی باتوں سے تقدر پیدا ہوتا ہے. آپ صلی اللہ علیہ وسلم ملول اور غمگین ہوتے ہیں, اور نون والقلم وما يسطرون ما انت بنعمة ربك بمجنون, قسم ہے قلم کی اور اس چیز کی جسے لکھنے والے لکھ رہے ہیں, یعنی قرآن. آپ اے محمد صلی اللہ علیہ وسلم اپنے رب کے فضل سے ہرگز مجنون نہیں ہے. چنانچہ نبی اکرم صلی اللہ علیہ وسلم کو ایک طرف تسلی دی جا رہی ہے, اور دوسری طرف جو تقدر آپ صلی اللہ علیہ وسلم کے دل پر آ گیا ہے, اسے دور کرنے کے لیے حکم ہو رہا ہے کہ راتوں کو کھڑا رہا کیجیے. یا ایھا المزمل قم اللیل الا قلیلا نصفہ او انقص منہ قلیلا او زد علیہ ورتل القرآن ترتیلا انا سنلقی علیک قولا ثقیلا. المزمل, لحاف اوڑھ کر لیٹنے والے, آپ رات کو نماز میں کھڑے رہا کرے مگر کم, اب آدھی رات یا اس سے کچھ کم کر لے یا اس سے کچھ زیادہ بڑھا دے, اور قرآن کو خوب ٹھہر ٹھہر کر حالت قیام میں پڑھا کرے. ہم آپ پر ایک بھاری کلام نازل کرنے والے ہیں. اب یہ عروجی کیفیت ہے, یہ نسبت عبدیت ہے کہ عبدہ یعنی محمد صلی اللہ علیہ وسلم اس اللہ تعالی کا بندہ خاص اس کے حضور میں راتوں کو کھڑا ہے, اللہ تعالی سے لو لگی ہوئی ہے, اور اپنے رب, اپنے مولا اور اپنے حامی و ناصر کے حضور میں مناجات ہو رہی ہے. دل میں نزولی کیفیت ہے کہ لوگوں کے اذہان و قلوب کو نور توحید سے منور کرنے کی سعی ہو رہی ہے, ماحول کو صاف کرنے کی جد و جہد ہو رہی ہے. اسی طرف اشارہ ہے سورۃ المزمل کی آیات 1-10 میں, جن میں سے پہلی 5 آیات اور ان کا ترجمہ ابھی آپ نے ملاحظہ کیا. اب اگلی چند آیات اور ان کا ترجمہ بھی دیکھ لیجئے تاکہ بات مکمل ہو جائے. فرمایا, ان ناشئۃ اللیل ہی اشد وطئا واقوم مقیلا ان لک فی النہار سبحا طویلا واذکر اسم ربک وتبتل الیہ تبتیلا رب المشرق والمغرب لا الہ الا ہوا فاتخذہ وکیلا واصبر علی ما یقولون واہجرہم حجرا جمیلا. المزمل, اے نبی, در حقیقت رات کا اٹھنا نفس پر قابو پانے کے لیے بہت کارگر اور قرآن ٹھیک پڑھنے کے لیے زیادہ موزوں ہے. بلا شبہ آپ صلی اللہ علیہ وسلم کے لیے دن میں تبلیغ کی بڑی مصروفیات ہیں, بڑی محنت اور مشقت ہے, لیکن اس میں بھی اپنے رب کے نام کا ذکر کیجئے, اور سب سے کٹ کر اسی کے ہو رہے. وہ اللہ مشرق و مغرب کا مالک ہے, اس کے سوا کوئی معبود نہیں, لہذا اسی کو اپنا پشت پناہ بنائیے, اسی پر بھروسہ کیجئے. اور اے نبی, آپ صلی اللہ علیہ وسلم کی دعوت پر لوگ جو باتیں بنا رہے ہیں ان پر صبر کیجئے, اور ان سے خوش اسلوبی کے ساتھ کنارہ کش ہو جائے. طنز و استضاء اور طعن و تشنیع کے گھاؤں بڑے کاری ہوتے ہیں, ان کو جھیلنا آسان نہیں. اس سے طبیعت مبارک پر جو تقدر آتا تھا اس کا ازالہ اس وقت ہوتا تھا جب عبدہ نسبت عبدیت کے اعتبار سے رات کی تنہائیوں میں اپنے رب کے حضور کھڑا ہوتا تھا اور حالت عروجی کی کیفیت سے بہرہ مند ہوتا تھا. تو یہاں لفظ عبد کے حوالے سے ان حقائق کو ذہن نشین کر